कांची के हिता बोलाना, ए मन को पूरा बोलाना, मामा दल घन घन घन कौला, तिमी जुरली जस्ते ना जाना। निधौरो किन आजको दिन विरह गाउनु हुँदैन, परदेशी सीत बिर्सेर पनि बिरती लाउन हुँदैन, बिरती लाउन हुँदैन। मनमा भए बनमा कान्छी मन्तर कसले देख्छ र, खाने र मुखलाई जुङ्गाले कान्छी कहिले पनि छेक्छ र, कहिले पनि छेक्छ र। पानी रसौला जन फूल पानी बसौला, ढुङ्गा पानी रसौला जन फूल पानी बसौला, मुटुन चिरी दुलह कान्छी मै मरि जौला कान्छी, कान्छी हे कान्छी हे कान्छी के हित बोला न, हे मनको कुरा खोला न, मामा दल घन घन घन गौला, तिमी जुरेल जस्ते नाचाना। कान्छी कान्छी कान्छी कान्छी। कान्छी है कान्छी।